ढल ठोक सहरो रमाइलोले ठोकमा ढल ठोक गीत गाउने मामा दल ठोक्ने सब ताली बाल जाउने वर्षा र दिनको तिजामा पनि नाच्न लैला जाउने तिमीले गीत गाउने मामा दल ठोक्ने सब ताली बाल जाउने वर्षा र दिनको तिजामा पनि नाच्न लैला जाउने ओ मेरी माया कमरै भाषा मेरी माया मरै भाषाकी नाच मेरी माया मरै भाषाकी नाच ढल्की ढल्की नाच Mama लागेर नाचा यो रातो सारी सरक सरकाइदेऊ बिजाका गीतमा बारोली कम्मर फरक मर्काइदेऊ ढल्केर नाचा यो रातो सारी सरक सरकाइदेऊ बिजाका गीतमा बारोली कम्मर फरक मर्काइदेऊ मेरी माया कमरै भाषा ओ मेरी माया कमरै भाषा तिजाका भाकामा ढल्की ढल्की नाचा ओ मेरी माया कमरै भाषा तिजाका भाकामा ढल्की ढल्की नाचा तिजाका भाकामा ढल्की ढल्की नाचा जान्दिन नाच्न कमरै भाषा छोरी नक्कली मरी पर्यो नि खानदानी रोकेर बस्ने म भन्दा राम्रो नाच्नलाई जान्दानी जिम्मालकी छोरी नक्कली मरी पर्यो नि खानदानी रोकेर बस्ने म भन्दा राम्रो नाच्नलाई जान्दानी मेरी माया कमारै भाषा मेरी माया कमारै भाषा तिजाका भाकामा ढल्की ढल्की नाच मेरी माया कमारै भाषा तिजाका भाकामा ढल्की ढल्की नाच तिजाका भाकामा ढल्की ढल्की नाच I'm not afraid.